नहीं, उनसे निकाह भी नहीं होता, ये एक मोटा उसूल आप याद रखें। अस्सलाम वालेकुम। फैज़वी, सवाल ये है कि वही के ताल्लुक से कि जैसे नबी होते हैं तो उनके लिए अल्लाह ताला ने कुरान में वही का अवहीना वर्ड इस्तेमाल किया है अल्फाज, तो गैर नबी जैसे मरियम मूसा अलैहिस्सलाम की वालदा है उनके लिए भी जो है उनके दिल में बात डाली और जो लफ्ज़ इस्तेमाल हुआ वो अवहीना है। उसी तरह एक दूसरा सवाल ये है कि जैसे मरियम अलैहिस्सलाम को जो है अल्लाह ताला जो है रिस्क पहुँचाता था, तो कुछ लोग दलील बनाते कि एक गैर नबी होके यानी वो नबी से ज़्यादा जो है चीज़ उनको मिल रही है इस तरीके से। भाई ने एक सवाल किया, वो वही और सूफियों का चूँकि सिलसिला चालू था उसी कड़ी में, एक अच्छा सवाल है कि वही तो अल्लाह रब्बुल इज्जत अंबियाओं पे करता है, लेकिन कुरान ने जो है मूसा अलैहिस्सलाम की वालदा के ताल्लुक से भी कहा वही ना इला उम्मी मूसा, कि हमने मूसा की माँ की तरफ वही की, जबकि वो तो नबी नहीं थी, वो तो मर्द नहीं थी सबसे, और अंबिया सिर्फ मर्द होते हैं, फिर उससे वही का लफ्ज़ आया। तो याद रखिए अरबी लुगत के एतबार से वही के 7 से 8 माने होते हैं, ठीक। जैसा कि एक जगह कुरान ने कहा जैसे सूरे अनाम सूरह नंबर 6 आयत 121 में कि शैतान अपने वलियों पर वही करता है, मतलब शैतान का स्पेल, उसके वसाविस को कहते हैं वही। इसी तरह एक जगह कहा कि हमने शहद की मक्खी को वही की, मतलब शहद की मक्खी के दिल में बात डाली कि वो जाए और पहाड़ों पर और ऊंचे ऊंचे पेड़ों पर और मकानात पे अपने घर बनाए, ठीक। इसी तरह एक जगह कहा कि हमने ज़मीन व आसमान को वही की, वही का माना उनको ऑर्डर दिया, उनको एक लॉ बनाया, खवानीन बनाया फिजिकल, जिसके ऑर्डर में वो लोग चलते हैं सितारे और सैयारे। तो वही का एक माना होता है अंबियाओं पे जो बात आती है अल्लाह की तरफ से, ये शरीयत के माने में, और मरियम अलैहिस्सलाम पे जो वही हुई वो दिल में बात डालने के मामले में माने में, कि हमने मूसा अलैहिस्सलाम के वालदा के दिल में बात डाली, दिल में बात डाली कि तू अपने बच्चे को खौफ ना खा और जब डर लगे तो उसको किसी चीज़ में डालकर पानी में छोड़ दे, हम इसको एक महफूज जगह तक पहुँचा देंगे और तुझे उससे बाद में मिला भी देंगे। और अल्लाह ने किया, फौरन वो बहते हुए गया, बच्चे ने किसी का दूध नहीं पिया, उनकी बहन ने देख लिया था कहाँ एक औरत पिला सकती दूध, और वो थे उनकी वालदा और उन्होंने उन्हीं का दूध पिया, मतलब वो आया बन के रही लेकिन थी सगी माँ, समझ रहे बात। तो यहाँ जो अल्लाह ने लफ्ज़ जो इस्तेमाल किया मूसा अलैहिस्सलाम की वालदा के ताल्लुक से, वो वही बमाना है दिल में बात डालना, ना कि वो शरई वही जो फरिश्ता लेकर आता है, या वो शरई वही जो नबी के दिल में बात की, नबी के दिल में बात आना भी वही याद रखी और वो भी लायक अमल, लेकिन ये अल्लाह ने बात डाली थी ये इस माने में दिल में। दूसरा भाई का सवाल था कि मरियम अलैहिस्सलाम तो कोई नबी नहीं है, फिर भी जो है उनको अल्लाह फल रोज़ी देता था, जबकि बहुत से अंबियाओं के ताल्लुक से भी ये बात नहीं आती है, तो ये क्या माना है। तो देखिए हमारा इस चीज़ पर ईमान है कि अल्लाह के नेक बंदे होते हैं और अल्लाह के नेक बंदों के ज़रिए अल्लाह करामातें दिखाता है, करामत ये बिल्कुल सही लफ्ज़ है, सहाबा का इस पर ईमान था। यह अलग बात है वो करामत करामत करामत इतना गलत हो गया कि वो करामत एक जोक बन गया, लोग बोलते हैं बहुत ही करामत ही दिख रहा है, मतलब गौन केस है, बहुत ही तुम्हारा बच्चा बहुत करामती है यार, मतलब गौन केस है ना। लेकिन करामात जो है ये हमारा इस पर ईमान और अकीदा है कि अल्लाह के नेक बंदों से अल्लाह ऐसे अनहोने कारनामे ले लेता है जो दूसरों से नहीं लेता है। मौजज़ा क्या, पहले आपको बता देता हूँ, मौजज़ा वो अनहोने अनोखे कारनामे होते हैं जो अल्लाह रब्बुल इज़्ज़त अपने अंबियाओं के ज़रिए बताता है, और करामत वो अनहोने और अजीब कारनामे होते हैं जो अल्लाह नबियों के मानने वालों के ज़रिए करता है, जो कि सहाबा से लेकर क़्यामत तक मुसलमानों के ज़रिए अल्लाह कराता रहेगा और लेता रहेगा। लेकिन करामत जो है किसी के बोलने से नहीं होती, अल्लाह करवा देता है तो पता चलता है इससे करामत हुई। जैसे मरियम अलैहिस्सलाम को फल आ रहे थे तो पता चला, मरियम अलैहिस्सलाम ला नहीं रही थी और फल आ गया, फल आ गया, फल आ गया, नहीं आ रहे थे तो पता चला कि उनकी करामत है, वो एक अल्लाह की नेक बंदी है और अल्लाह के नेक बंदे और बंदियों के साथ अल्लाह ऐसे करामतें लेता है। जैसे कि असाबे उखदूद में जब औरत गढ़े में कूदने से सोची कि अगर मैं झूठ बोल दूँ ईमान नहीं लाई तो बच सकती हूँ, तो अल्लाह ने करामत का इजहार किया और उस बच्चे को जबान दी, उसे गोद में तका है मेरी माँ, तू हक पर कूद जा, ये करामत है उसकी, औरत थी, करामत है ये। उसी तरह मरियम अलैहिस्सलाम को अल्लाह ने चुना था, वो एक नेक औरत थी, अल्लाह को बताना था कि अल्लाह ने एक बहुत बड़े कारनामे के लिए इनको चुना है, और उनसे एक मौजज़ा भी दिखा दिया अल्लाह ने कि बगैर शौहर के और बगैर बाप के ईसा अलैहिस्सलाम को पैदा किया, मरियम अलैहिस्सलाम बगैर शौहर की, ईसा अलैहिस्सलाम बगैर वालिद के पैदा हो, तो एक मौजज़ा भी उनके ज़रिए अल्लाह को दिखाना था। तो ये मरियम अलैहिस्सलाम की करामत थी, याद रखिए। तो अल्लाह के नेक बंदों से करामत होती और क़यामत तक होती रहेंगी, लेकिन एक बात याद रखिए, करामत का होना किसी के नेक होने, मतलब किसी के नेक होने की दलील करामत ही नहीं है, इसलिए कि अबू बकर सिद्दीक़ से ज़्यादा कोई नेक इंसान दुनिया में रसूल के बाद और अम्बियाओं के बाद नहीं था। अफजलुल बशर बादल अम्बिया वल मुरसलीन, सबसे अफजल इंसान अम्बिया और रसूल के बाद अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हु से एक भी जो है मौजज़ा बोली या उसको करामत बोली रमज़ान में, एक भी करामत साबित नहीं है। तो क्या आप ये बोलेंगे अबू बकर सिद्दीक क्या फिर इस लायक थोड़ी है कि इतने बड़े हो? चूँकि हमारे दौर में करामत क्राइटेरिया है किसी के वली होने का, جبکہ ابو بکر صدیق سے بڑا کوئی ولی نہیں, آپ سے کوئی کرامت ثابت نہیں, سمجھ رہے آپ, کرامت ثابت نہیں کوئی. اسی طرح ابو مسلم بول کے ایک صحابی تھے, ان سے کرامت ثابت ہو جو کہ ایک صحابی تھے, اور وہ جو ہے مسلمہ کذاب کے علاقے کے تھے. مسلمہ نے کیا کیا, آگ لگائی اور لوگوں کو اس میں جلانا شروع کر دیا پکڑ پکڑ کے, اگر اس پہ جو ایمان نہ لائے, اس پر مطلب اسلام سے کفر جو نہ کرے اور اس پر ایمان نہ لائے. ابو مسلم رضی اللہ عنہ کو اٹھا کر آگ میں پھینک دیا گیا. آپ نے اللہ سے دعا کی اور آگ جلتی رہی, آگ جل کے بجھ گئی. ابو مسلم رضی اللہ عنہ کو ذرتی برابر بھی دھکا نہیں پہنچا, آپ آگ سے باہر نکل کر آ گئے. بات صحابہ میں پھیل گئی. عمر ابن خطاب رضی اللہ عنہ کو بات پتہ چلی. آپ کے دور خلافت میں آپ نے اظہار کیا کہ کاش کبھی مجھے ابو مسلم مل جائے تو میں ان سے ضرور ملوں گا, اس لیے کہ ایک ایسا شخص ہے ابو مسلم جس سے اللہ نے وہ کارنامہ یا کرامت انجام کرائے جو اللہ نے ایک نبی سے ابراہیم علیہ السلام سے کروایا تھا. اس کے بعد ہوا یہ کہ ایک مرتبہ مدینہ میں ابو مسلم رضی اللہ عنہ اپنے شہر سے آئے اور جو ہے عمر ابن خطاب ان کے بازو نماز پڑھ رہے تھے. نماز پڑھنے کے بعد کہا کہ کیا تم, مطلب ان کا نام میں بھول گیا, اس صحابی کا نام کچھ اور تھا, ابو مسلم کنیت تھی ان کی, تو کہا کیا تم وہ ہو؟ تو وہ سمجھ گئے کہ حضرت عمر شاید مجھ سے ملیں گے, پھر میری فضائل کے بارے میں بات کریں گے, اور وہ نہیں چاہتے ان کی تعریف ہو, تو وہ خاموش رہے اور کچھ نہیں کہا. ٹھیک, یا ایک روایت میں بہرحال میں بھول رہا ہوں وہ کیا تھے الفاظ, حضرت عمر نے کہا کہ کیا تم ابو مسلم ہو؟ تو وہ خاموش رہے اور نہیں کہا. پھر حضرت عمر نے دوسرا سوال کیا اور کہا کیا تم ابو مسلم نہیں ہو؟ ابو مسلم تو کوئی بھی ہو سکتا تھا نا, کئی لوگ ابو مسلم ہو سکتے ہیں, تو کہا تم ابو مسلم ہو؟ تو کہا نہیں, چونکہ ان کا نام کچھ اور تھا, ابو مسلم کنیت تھی تو نہیں کہہ دیا. حضرت عمر نے دوسرا سوال کیا کیا تم ابو مسلم نہیں ہو؟ تو آپ تو نہیں بول سکتے نا, آپ جھوٹ ہو جائیں. تو کہا نہیں, میں ابو مسلم ہی ہوں. تو کہا میں تم سے ملنا چاہتا ہوں کہ تم وہ انسان ہو کہ اللہ رب العزت نے جو معجزہ جو ہے ابراہیم علیہ السلام سے لیا تم سے بھی لیا اور آپ نے ملاقات کی. تو دیکھیے, اس سے پتا چلا ابو مسلم جن کا نام بہت کم لوگ جانتے ہیں, وہ بہت کوئی کبار صحابہ میں نہیں ہے, ان سے اللہ نے ایک معجزہ لیا جبکہ حضرت عمر سے نہیں لیا کوئی معجزہ ویسا, آگ میں گئے اور زندہ رہ کر آئے. بہت سے صحابہ کو تیل میں ڈالا گیا اور وہ جل گئے, تلے گئے, لیکن ابو مسلم نہیں جلے, اس لیے کہ اللہ کو بتانا تھا کہ مسلمہ کا ذب جھوٹا نبی ہے اور ابو مسلم ایک سچے نبی پہ چونکہ ایمان لائے اس لیے ہم نے بچا لیا ان کو, سمجھ رہے بات. اور مسلمہ نے اس لیے آزاد چھوڑ دیا تھا, کہا اس کو جلدی چھوڑ دو ورنہ اس کی وجہ سے لوگ میرے پہ ایمان چھوڑ دیں گے, کہ یہ بچ گیا, میں جلا نہیں سکا اس کو, کیسا نبی ہوں میں, سمجھ رہے آپ. تو کسی سے معجزہ ثابت ہونا یا کرامت ثابت ہونا ہی اس کی ولایت کی کوئی دلیل نہیں ہے. اللہ کسی بھی مسلم سے کبھی بھی کوئی بھی ایسا کارنامہ, جس کو چاہے معجزہ بولیے چاہے اس کو کرامت بولیے, لے سکتا ہے, یہ ہمارا اس پر ایمان ہے. لیکن یہاں ہر حیرے غیرے نتو خیرے کے ساتھ شروع کر دیا, ان کا کرامت یہ, ان کی کرامت, اور ایسے سے کرامت, اور اس کرامت کے نام پر ایسے سے عمل ان کو دے دیے گئے جو صفت اللہ کی بھی نہیں, وہ صفتیں ان میں ڈال دی گئی. ہمارے پاس ہی کتنے کرامت کرنے والے اولیاء ہے, حالانکہ ان کے کرامات کی ضرورت جب سے زیادہ آج ہے, جب اتنی نہیں تھی ضرورت, اللہ ہم پر رحم کریں. تو بہرحال مریم علیہ السلام اور موسیٰ علیہ السلام کی ماں یہ اللہ کی نیک بندیاں تھی, ولی تھی اللہ کی, لہٰذا اللہ نے ان سے کرامتیں کرائی اور پہلے واقعے میں ان کے دل نے بات ڈالی. اور عیسیٰ علیہ السلام کی والدہ سے اللہ نے چونکہ ایک معجزہ کرنا تھا اس لیے ان کی کرامت ہے, اور کرامت پہ ایمان صحابہ کا تھا, لہٰذا ہمارا بھی ہونا چاہیے. یہ الگ بات ہے لوگوں نے اس کو ایک مذاق کا موضوع بنا دیا, لیکن اللہ کے نیک بندوں سے قیامت تک کرامتیں ہوتے رہیں گی. اسی پہ ہم اپنی بات کو ختم کریں گے. وآخر دعوانا الحمد للہ رب العالمین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.